नमस्कार अर्पण सबैका लागि रेडियो अर्पण 104.5 मेगाहर्जसँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np संसारभरि केही साथ सुनिरहनु भएको साँझ 6:30 बजेको अर्पण स्थानीय समाचारमा तपाईँलाई स्वागत छ। म सुजिता हमालो स्थानीय समाचार विस्तारमा। चितवन राष्ट्रिय निकुञ्ज भित्रका हात्तीसारहरूमा आजबाट साङ्लोमुक्त हात्तीसार बनाउने अभियान शुरू भएको छ। आज बागमरा पोस्टबाट कृष्ण प्रसाद नामको हात्तीलाई साङ्लोमुक्त गरिएको हो। एलिफन्ट एण्ड इन्टरनेशनलले विश्वमा नै पहिलो पटक नेपालको चितवन जिल्लामा हात्तीलाई साङ्लोमुक्त बनाउने अभियान थालेको हो। निकुञ्जले दृष्ट मसान्तसम्ममा 13 हात्तीसारमा 33 हात्तीलाई साङ्लोमुक्त बनाउन लागिएको जनाएको छ। हात्तीलाई सुरक्षित र मानवीय व्यवहारमा खोलमेल गराउन यसले सहयोग गर्दछ। हात्तीलाई साङ्लोमा बाँधेर राख्ने चलन रहेको छ। यसले गर्दा हात्तीलाई मानसिक रूपमा असर पर्ने गरेको विज्ञहरूको भनाइ छ। अहिले भने निकुञ्जले एलिफन्ट एण्ड इन्टरनेशनलको आर्थिक सहयोगमा 21 वर्ग मिटर क्षेत्रफलमा विद्युतीय तारबार गरी हात्तीलाई खुल्ला रूपमा छोडिएको छ। सो तार सोलरबाट चार्ज हुन्छ। यसै वर्षको पुष मसान्तसम्ममा साङ्लोमुक्त हात्तीसार बनाउने चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरचना अधिकारी कमल चङ्कुवरले बताउनुभयo। एलिफन्ट एण्ड इन्टरनेशनलका निर्देशक क्यालेरो बगलीले अभियानको उद्घाटन गर्नुभएको हो। सो अभियानका लागि 1 करोड़ रूपियाँ खर्च लाग्ने चितवन राष्ट्रिय निकुञ्जले बताएको छ। मानवीय क्रियाकलाप तथा जलवायु परिवर्तनका कारण ओभेचर अन्तर्गतको भ्याकुतो नेपालबाट लोभनीय अवस्थामा रहेको छ। विभिन्न क्षेत्रमा भ्याकुतोको महत्व रहेता पनि मानवीय क्रियाकलाप र पछिल्लो समय देखिने गएको जलवायु परिवर्तनका कारण भ्याकुता संकटापन्न अवस्थामा रहेको अनुसन्धानकर्ताहरूले बताएका छन्। अत्याधिक शिकार, व्यापक कीटनाशक औषधिको प्रयोग, जलवायु परिवर्तन, वन विनाश, जल प्रदूषण लगायतका कारण भ्याकुता लोभनीय अवस्थामा रहेको विगत 4 वर्ष देखि उभेसर जीवनको अनुसन्धान गर्दै आउनुभएका विराज श्रेष्ठले बताउनुभयो। विशेष गरी खाद्य बालीमा प्रयोग गरिने रासायनिक औषधिका कारण नेपालमा भ्याकुतको अवस्था लोभन लागेको श्रेष्ठको भनाइ छ। नेपालमा प्रतिबन्धित एन्ट्राजेन रासायनिकका कारण भ्याकुतामा लैंगिक परिवर्तनमा नकारात्मक प्रभाव पार्दछ। एन्ट्राजेन अन्तर्गत रसायनजेन, सोलारो र स्ट्राइक र सूर्यजेन पर्दछन्। यस्ता औषधिको प्रयोग बाली नानीमा अत्याधिक हुने गरेका छन्। धानको बालीमा लाग्ने धेरै हानिकारक किराहरू खाएर किसानलाई सहयोग पुगे पनि त्यस्ता किसिमका औषधि प्रयोगले गर्दा भ्याकुतालाई असर गर्ने हुँदा जनचेतना अभिवृद्धि गर्नुपर्ने अनुसन्धानकर्ता श्रेष्ठले बताउनुभयो। यसै गरी सिमसार सुक्ति छानु, तीव्र गतिमा वन विनाश हुनु, शैक्षिक क्षेत्रमा अत्याधिक प्रयोग हुँदा पनि भ्याकुतो लोभने अवस्थामा पुगेको रत्नगरमा आज भएको भ्याकुतो दिवसका अवसरमा आयोजित कार्यक्रममा श्रेष्ठले बताउनुभयो। भ्याकुतोलाई पर्यावरणीय भूमिका, सांस्कृतिक सम्बन्ध, खाद्य चक्रको अभिन्न अंग, कृषकहरूको मित्र, पारस्परिक औषधिको रूपमा लिइन्छ। त्यस्तै मेडिकल अनुसन्धानमा भ्याकुतो अत्याधिक प्रयोग गरेको पाइन्छ भने लामो कडेरी जाँदा भ्याकुतोको विवाह गरिदिएमा पानी पर्छ भन्ने जनमानसमा विश्वास पनि छ। नेपालमा पाइने भ्याकुताको संख्या मध्ये 11 प्रजाति रैथाने छन् भने 4 प्रजातिका भ्याकुता भने संकटापन्न अवस्थामा रहेका छन्। कीटनाशक औषधिमा कम निर्भरता, पहा जातिको भ्याकुताको शिकारमा नियन्त्रण, शैक्षिक अनुसन्धानमा वैध प्रयोग, स्थानीय खानाको प्रोत्साहन, जनचेतनामा अभिवृद्धि गर्न सके यसको संरक्षण हुने अनुसन्धानकर्ताहरू बताउँछन्। कर्सर औद्योग हटाउन दिएको निर्देशनमा सरकारले तत्काल पुनर्विचार नगरे चितवन र मकवानपुरका कर्सर संचालकहरूले सड़क प्रदर्शन गर्ने तयारी गरेका छन्। कर्सर औद्योग महासंघका केन्द्रीय सदस्य एवं स्वस्ति कर्सर औद्योग मकवानपुर मनहरीका संचालक सरोज कुमारले निर्णय पुनर्विचार नगरे यही वैशाख 16 गतेदेखि सड़क प्रदर्शन गर्ने बताउनुभयो। कर्सर व्यवसायीहरूले निर्णय पुनर्विचार गर्न माग गर्दै गत 12 गते शुक्रबार जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका थिए। व्यवसायीहरूले 16 गतेदेखि अनिश्चितकालीन आधारभूत निर्माण सामग्रीहरू, ढुङ्गा, किच्ची, बालुवा, ग्रेभेल उत्पादन तथा बिक्री पूर्ण रूपमा बन्द गरेर आफूहरूसँग भएका उपकरण र एक्सभेटर ट्रिपर लगायतका साधनहरू सड़कमा ल्याई प्रदर्शन गर्ने कार्यक्रम तय गरिएको केन्द्रीय सदस्य कुमारले जानकारी दिनुभयो। आफूहरूको माग सम्बन्धमा कुनै सुनवाई नभए आन्दोलनका थप कार्यक्रम ल्याइने पनि उहाँले बताउनुभयो। मापदण्ड विपरीत संचालित कसर उद्योग घटाउन सरकारले निर्देशन दिएपछि व्यवसायीहरू आन्दोलनमा उत्रिएका हुन्। सरकारले साल मसान्तदेखि मापदण्ड विपरीत संचालनमा रहेका देशीभरिका कसर उद्योग हटाउने निर्णय गरेको थियो। सरकारले राजमार्गदेखि 500 मिटर, खोला किनारबाट 500 मिटर, विद्युत हाइटेन्सनबाट 100 मिटर र शिक्षण संस्था, स्वास्थ्य संस्था, धार्मिक सांस्कृतिक पुरातात्विक महत्वका स्थान, वन निकुञ्ज र घना बस्तीबाट 2 किलोमिटर टाढा मात्र उद्योग रहन सक्ने मापदण्ड तयार गरेको थियो। तर व्यवसायीले भने अहिले रहेका उद्योगहरू उपयुक्त ठाउँमा रहेको भन्दै सरकारी निर्णय पुनर्विचार गर्न माग गरेका छन्। चितवन र मकानपुरमा गरी झण्डै 24 कर्सर उद्योग सञ्चालनमा रहेका छन्। अव्यवस्थित दबलले विद्युत कटौती गर्दा कल कारखाना सञ्चालन गर्न कठिनाई भएको भन्दै उद्योग वाणिज्य संघ रत्नगरले नेपाल विद्युत प्राधिकरण रत्नगर वितरण केन्द्र टाढीमा ज्ञापन पत्र बुझाएका छन्। लोड सेडिङ तालिका अनुसार विद्युत कटौती गरी उद्योग कल कारखाना सहज रूपले सञ्चालन गर्न वातावरण सृजना गरिदिन माग गर्दै संघले प्राधिकरणमा ज्ञापन पत्र बुझाएको हो। संघले पूर्वी चितवन क्षेत्रमा नेपाल विद्युत प्राधिकरणबाट प्रसारण भइरहेको विद्युत लोड सेडिङ तालिका समय अनुसार नियमित नभएको र सो क्षेत्रमा उद्योग कल कारखाना सञ्चालनका लागि भोल्टेज कम भएको कारण विद्युत तालिका अनुसार प्रदान गर्न माग गरेको छ। संघका अध्यक्ष ज्ञानबहादुर विश्रालको नेतृत्वमा नेपाल विद्युत प्राधिकरण शाखा काले चितवनका रत्नगरका प्रमुख रामदुलाल यादवसँग भेटघाट गरी यस क्षेत्रको समस्याको बारेमा छलफल गरिएको थियो। विद्युत लोड सेडिङ तालिका अनुसार विद्युत भोल्टेज अपर्याप्त भएको कारण औद्योग कल कारखाना सञ्चालन गर्न निकै कठिनाई भई औद्योग व्यवसाय विस्थापित हुने अवस्थामा पुगिसकिएको र तत्काल भोल्टेज पर्याप्त प्रदान गर्न अनुरोध गरिएको संघका अध्यक्ष विश्रालले जानकारी दिनुभयो। जिल्ला निर्वाचनकाले चितवनले चितवन क्षेत्र नम्बर 4 आजदेखि फोटो सहितको मतदाता नामावली संकलन कार्य शुरू गरेको छ। आगामी असार 8 गतिका लागि तय गरेको उपनिर्वाचनका लागि नयाँ र छुटेका मतदाताहरूलाई ध्यानमा राख्दै कार्यालयले फोटो सहितको मतदाता नामावली संकलन शुरू गरेको हो। आजदेखि शुरू भएको पहिलो चरणको मतदाता नामावली संकलन कार्य यही वैशाख 16 गतेसम्म सञ्चालन हुने जिल्ला निर्वाचनकाले चितवनका प्रमुख हरिप्रसाद कालले जानकारी दिनुभयो। पहिलो चरणमा आजदेखि वैशाख 16 गतेसम्म पछ्यानी गीतानगर, शिवनगर, फुलबारी र भरतपुर नगरपालिका वडा नम्बर 13 र 14 मतदान केन्द्रमा नामावली संकलन कार्यक्रम राखिएको ढकालले बताउनुभयो। त्यसै गरी दोस्रो चरणमा वैशाख 17 गतेदेखि 19 गतेसम्म मंगलपुर, गुन्सानगर, शारदा नगर र भरतपुर नगरपालिका वडा नम्बर 7, 8 र 9 मतदान केन्द्रमा मतदाता नामावली संकलनको कार्यक्रम राखिएको छ। बिहान 10 बजेपछि शुरू हुने नामावली संकलनमा नागरिकताको परिचय पत्र सहित स्वयं आफ्नै उपस्थित भई नयाँ तथा छुटेका मतदातालाई नाम लेखाउन निर्वाचन कार्यालयले आग्रह गरेको छ। संविधान सभाको निर्वाचनमा चितवन क्षेत्र नम्बर 4 विजयी कंग्रेस सभापति सुशील कोइरालाले चितवनको क्षेत्र नम्बर 4 छाडेपछि उपनिर्वाचन हुन लागेको हो। रत्नगर उद्योग वाणिज्य संघको आयोजना र रत्नगर नगरपालिका र युनिसेफ क्षेत्रीय कार्यालयको सहयोगमा बाल संरक्षण तथा बाल श्रम न्यूनीकरण कार्यक्रममा अन्तर्गत शक्तिकुर आर्को श्री चत्रमुखी उच्च माध्यमिक विद्यालयमा विविध कारणले विद्यालय शिक्षाबाट वञ्चित भई यातायात महसुलमा संलग्न 10 वर्ष 1 बालकलाई श्रमबाट हटाई परिवारसँग पुनर्मिलन गराई विद्यालय पुनर्स्थापना गरिनुका साथै शैक्षिक सामग्री वितरण गरिएको छ। शक्तिकुर गाविस सचिव अर्जुन पंगेनीको अध्यक्षता तथा विद्यालय निरीक्षक राता तारापति खरेलको प्रमुख आतिथ्यतामा शक्तिखुर गाविस वडा नम्बर 8 श्री चतुर्मुखी उच्च माध्यमिक विद्यालयमा उक्त कार्यक्रम सम्पन्न भएको हो। नवलप्रासीमा गत वर्षको तुलनामा यस वर्ष सवारी दुर्घटनामा कमी आएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। दुर्घटना न्यूनीकरणका लागि स्थानीय स्तरमा समेत समिति गठन गरेर सञ्चालन गरिएको सचेतना कार्यक्रम चेक जाँचमा गरिएको कडाईले दुर्घटना घटेको हो। समिति गठन गरेर अभियान सञ्चालन गरेका राजमार्गका 9 गाविसहरूमा गत वर्ष कुल 52 दुर्घटनामा 164ले ज्यान गुमाएका थिए, 300 भन्दा बढी घाइते भएका थिए। यस वर्षको 7 वैशाख 12 10 महिनाको अवधिमा 30 दुर्घटनाबाट 85 मात्र ज्यान गुमाएका छन् भने करिब 100 हारारीमा घाइते भएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय अटोमोबाइल एसोसिएसन र यातायात व्यवसायको सहयोगमा चालक र सहचालकलाई समेत ट्राफिक चेतना प्रदान गरिएको प्रहरी निरीक्षक मुरारी मिश्रले जानकारी दिनुभयो। अब पालो अर्पण जनावासको अर्पण जनावासमा हाम्रो प्रश्न छ, सत्तापक्षले देशलाई पुरानै र मनमानी ढंगले अघि बढ़ाउन खोजेको भन्ने मोहन वैद्यको आरोपप्रति तपाईँको प्रतिक्रिया के छ? यस सही कुरा बी त्यस्तो लाग्दैन से व्यवस्था पर्दाको बोली। अर्पण जन आवाज में तपाईले पनि आफ्नो मत दिन सक्नुहुनेछ, जसको लागि मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आरए टाइप गरी एक स्पेस डी पीओएलएल पोल टाइप गरी आफूलाई लागेको उत्तर ए बी वा सी टाइप गरी 44 55 वा 45 55 में पठाउन सक्नुहुनेछ। अर्पण जन आवाज को मत परिणाम हरेक साँझ 5 को अर्पण बुलेटिन में प्रस्तुत गर्नेछौ। पालो ट्राफिक खबरको यति बेला नानगढ टोडा बिर्ग सड़क खण्ड खुल्ला छ, त्यसै गरी नानगढ मोगलिन मोगलिन ओबीसी काठमाडौँ सड़क खण्ड मोगलिन दमौली पोखरा सड़क खण्ड र नानगढ प्रासी बुटोल सड़क खण्ड पनि खुल्ला छ। ट्राफिक खबर को साथ में फोटो पॉइंट फुल डिजिटल कलर लैब एंड डिजिटल फ्लेक्स प्रिंट रत्नगर 100 राचोक चितवन फोन नंबर 0556 63 063 मोबाइल नंबर 98551 7043। मौसम सम्बन्धी जानकारी, चितवन जिल्लाको भोलिको अधिकतम तापक्रम 41 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 21 डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले सुनाएको छ। त्यस्तै भोलि बिहान दिउँसो घाम लाग्ने सम्भावना र मेलुका बादल लाग्ने सम्भावना रहेको महाशाखाको भनाइ छ। मौसम हेरी सोप्रति सजग भई आफ्नो खेत बालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ। अर्पण मौसम झुवानी सामुदायिक पुस्तकालय द्वारा जनहितका लागि जारी गरिएको हो। मौसम सम्बन्धी जानकारी सँगै हामी स्थानीय समाचारको अन्त्यमा छौं। तपाईँको गाउँठाउँमा पनि कुनै घटना दुर्घटना भएका छन् अनि सार्वजनिक चासोका विषयमा कुनै कार्यक्रमको आयोजना गर्दै हुनुहुन्छ भने हामीलाई सम्झनुहोला। हामीलाई सम्झने फोन नम्बर हो 0556 25 63 303, फ्याक्स नम्बर 0556 25 63 301। इमेल इन्टरनेटको सुविधा छ भने इमेल गर्न सक्नुहुन्छ। इमेल ठेगाना हो radio@gmail.com। अवस्थर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण सँगै इन्टरनेट लाइनमा www.radioarpan.com.np पनि संसारभरि के साथ सुनिरहनु भएको साँझ 6:30 अर्पण स्थानीय समाचार सकियो। सुजिता हमाल बिदा भए, नमस्कार। यस अर्पण स्थानीय समाचारको साथमा शिखर हार्डवेयर रत्नगर एक बकुलहर पुरानो कर्मचार्य पेट्रोल पम्प सँगै फोन नम्बर 0556 63 209